खबर सँगै खबरदारी, जनताकै लागि जनताको खबर, खबरको विशेष चिरफार अनि खबरदारी कार्यक्रम जनता जिन्दाबाद सामुदायिक रेडियो स्काईमा सुन्न नभुल्नु होला। सायद यो आवाज धेरैको मन मस्तिष्कमा अझै पनि लुकेको हुनुपर्छ। यही मन मस्तिष्कमा बसेको आवाज रेडियो स्काईको एउटा डकुमेन्ट भयो, ताकि संचारकर्मी जिडी जोन्स रियाज हामी माझ रहनु भएन। पाल्पा मदन पोखरा गाविस वार्ड नम्बर 6 दमकडामा जन्मिनुभएका 26 वर्षीय गोविन्द देवकोटा जिडीको सडक दुर्घटनामा निधन भएको खबरले आज घर परिवार, शुभचिन्तक एवं श्रोताहरूलाई अत्यन्तै मर्माहत बनाएको छ। पछिल्लो समय बुटबलमा बस्दै आउनुभएका जिडी आज बिहान बुटबलबाट स्याङ्जा जाँदै गर्दा पाल्पाको आर्यभञ्जाङ बिरौटा भन्ने स्थानमा दुर्घटनामा पर्नु भएको हो। चालक विशाल छेत्रीसँगै दुर्घटनामा पर्नुभएका देवकोटाको निधन भएको छ। पाल्पाबाट संचार क्षेत्रमा लाग्नुभएका जिडी मुक्तिनाथ एफएम, रेडियो रेसुङ्गा र रेडियो स्काईमा स्टेसन म्यानेजर हुँदै नेपालका धेरै रेडियो स्टेसनहरूमा काम गरिसक्नु भएको छ। एउटा कुशल रेडियो प्रस्तोता मात्र नभएर उहाँ गायक समेत रहनु भएको थियो। जस्तै कहिले शीतल जुन मलाई जस्तो तिमलाई सानो नपारोस् समयमै मित्रता गाँस्न खप्पिस जिडी स्टेज उद्घोषकको रूपमा पनि उत्तिकै परिचित रहनु भएको थियो। एक दशक भन्दा बढी समय संचार क्षेत्रमा बिताउनु भएका, बोलीमा मिजाज र मेहनती संचारकर्मीको रूपमा रहनुभएका जिडीसँग श्रोता माझ अत्यन्तै लोकप्रिय कार्यक्रमहरू रहेका थिए। लामो समय रेडियो रेसुङ्गा र स्काई मार्फत धेरै श्रोताको मन जित्न सफल संचारकर्मी तथा गायक जिडीको अभाव श्रीमती र एक छोरीसँगै सिङ्गो परिवारलाई मात्र छैन, उहाँका श्रोता एवं सम्पूर्ण शुभचिन्तकहरूलाई पनि खड्किरहेको छ। रेडियो स्काईको स्थापना कालदेखि 3 वर्ष काम गर्नुभएका जिडीको अथक मेहनत र परिश्रमले हामी यो अवस्थासम्म बोलिरहेका छौँ। नियति यति कुर र कठोर हुन्छ, त्यो मानिसले स्वीकार्नै पर्छ। त्यही नियतिले हामी माझबाट सदाका लागि बिदा हुनुभएका उनै जिडीप्रति हार्दिक समवेदना। टोपलाल अर्याल, रेडियो स्काई, गुल्मी। Yeah.